तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। ओके म पन्छी हो, यहाँले गीत सुनिरहनु भएको छ मिलन अमातेको आवाज नेपाली कथानक चलचित्र मेरो बेस्ट फ्रेन्डबाट। र यो गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण 104.5 मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक स्वागत छ। कार्यक्रमको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कटको शापमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज उसागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगइन गरेर पनि यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ। र प्रोग्राम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा। र कार्यक्रमको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ मेरो बेस्ट फ्रेन्ड, र मेरो बेस्ट फ्रेन्डको कुराकानी गर्ने हो भने मेरो बेस्ट फ्रेन्डलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन्। प्रियङ्का कार्की, रेशमल्टा, दिवस सुब्रेती, केके अधिकारी, विमलेश अधिकारी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ मेरो बेस्ट फ्रेन्डमा। र मेरो बेस्ट फ्रेन्ड यतिखेर प्रदर्शन भइराखेको चलचित्र हो र चलचित्रले राम्रो व्यापार गरेको जानकारी हामीलाई प्राप्त भएको छ। र नारायणगढको सेरफेरमा कुराकानी गर्ने हो भने नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि यो चलचित्र यतिखेर प्रदर्शन भइराखेको छ र मेरो बेस्ट फ्रेन्ड सँगसँगै मिस नेपाल नामक चलचित्र पनि प्रदर्शन भइराखेको छ। सुरेन्द्र तुलाधरले निर्देशन गरेको चलचित्र हो मिस नेपाल। सबिन श्रेष्ठ, चितु चसाकै, कल्याण घिमिरे, सुभिक्षा थापा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र मिस नेपालले ओपनिङ सुरुवात चाहिँ राम्रो गरेको रिपोर्ट हामीलाई प्राप्त भएको छ र कार्यक्रम एक्सन कट सुनिरहनु भएको छ र यो बिचमा हामी एकजना मोडलसँग कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र मोडल हुनुहुन्छ सगुन साई र थुप्रै म्युजिक भिडियोमा काम गरिसक्नु भएको सगुन साईलाई हामीले प्रत्यक्ष टेलिफोनमा ल्याउने प्रयास गरिराखेका छौँ तर उहाँको फोन उठिराखेको छैन। हामीले कल गरेका छौँ तर बिजी देखाइराखेको छ र मिस नेपालले अत्यन्तै राम्रो व्यापार गरेको छ पहिलो सो ओपनिङमा र उपत्यका बाहिर मात्र यो चलचित्र यतिखेर प्रदर्शन भइराखेको छ र मिस नेपालकी निर्मात्री त्यस्तै कलाकार सुभिक्षा थापाले सिनेमाले अझ माउथ पब्लिसिटी पाउँछ भनेर भनिराखेका छन्। वेल, अब हेर्न बाँकी छ, हिजोबाट त यो चलचित्र प्रदर्शनमा आएको छ र अब चलचित्रले के कस्तो व्यापार गर्ने हो अब भोलिका दिनहरूमा त्यो भने हेर्न बाँकी छ र सगुन साईलाई हामीले प्रत्यक्ष टेलिफोनमा ल्याउने प्रयास गरिराखेका छौँ तर हामीले कल गर्दा कट गर्नुभएको छ, व्यस्तता छ जस्तो लाग्यो र अब अलिकति कुराकानी मोड्न चाहन्छु 9.2 को र म यहाँलाई चाहिँ यतिखेर यहाँको ध्यान तुलसीपुरतर्फ केन्द्रित गर्न चाहन्छु जहाँ 9.2 ले 51 दिन मनाउँदैछ। तुलसीपुरको विष्णु हलमा गौरवमय 51 दिन मनाउने प्रयास गरेको छ। आज 51 दिन मनाउँदैछ र 51 दिन मनाउनुको लागि चलचित्रको युनिट यतिखेर चाहिँ तुलसीपुरमा गएको छ र विकास आचार्यले निर्देशन गरेको चलचित्रले सफलताको शिखर चुमिसकेको छ। बसन्त सापकोटाको सङ्गीतलाई अत्याधिक श्रोता अनि दर्शकले मनमुटुमा सजाइसक्नु भएको छ र सिनेमा अत्याधिक हिट भएको छ। सिनेमाको गीत पनि अत्याधिक हिट भइसकेको छ र प्रियङ्का कार्की, अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सुरज ठकुरे, सीताराम कटेल लगायतका कलाकारको केन्द्रीय भूमिका हामीले चलचित्र 9.2 पाउनेछौँ र आज तुलसीपुरको विष्णु हलमा 51 दिन मनाउन लागिराखेको छ 9.2 ले र तुलसीपुर सँगसँगै केही स्थानमा अझै पनि 51 दिन मनाउने प्रयास गरिराखेको छ र यतिखेर टेलिफोन लाइनमा विकास आचार्य हुनुहुन्छ, हामी कुराकानी गर्न लागिराखेका छौँ। विकासजी, हजुर, हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। धन्यवाद सागरजी। 9.2 ले आज 51 दिन मनाउँदैछ तुलसीपुरको विष्णु हलमा है। कस्तो लागिराखेको छ आजको दिनसम्म आइपुग्दा, जब 9.2 रिलिज भयो 9.2 होइन र आज गौरवमय 51 दिन मनाउँदैछ र धेरै लामो समय भयो नेपाली सिनेमाले 51 दिन मनाउन नपाएको है र आज 9.2 ले 51 दिन मनाउँदैछ, कस्तो लागिराखेको छ भन्नुहोस् त? अब एकदमै खुसी लागिरहेछ, आफूले चाहिँ अब मेहनत गरिएको थियो अनि आज त्यो मेहनत साकार भयो जस्तो लागिरहेछ र यत्रो अपार चाहिँ दर्शकहरूले मन पराइदिनु भयो त्यसको लागि चाहिँ म दर्शकहरूलाई धन्यवाद दिन्छु र भविष्यमा पनि राम्रो चलचित्र बनाउने एउटा प्रेरणा मिलेको छ, त्यो एउटा उत्तरदायित्व ममा थपेको छ, म त्यसलाई पुरा गर्ने प्रयत्न गर्नेछु। हजुर, अब उक्त कार्यक्रमको लागि आज को को कलाकारहरू को को हुनुहुन्छ भन्नुहोस् त? सबै कलाकार भन्दा अब नाइ नभन्नु र 2 को हामी टिम छौँ। अब त्यसमा अब कलाकारमा अनुभव रेग्मी हुनुहुन्छ, उत्तम केसेजी हुनुहुन्छ, कविताजी हुनुहुन्छ, सङ्गीतकार बसन्त सापकोटा हुनुहुन्छ, अब म निर्देशक विकास आचार्य भए, अब त्यस पछाडि मेरो मुख्य सहायक मुस्कानजी हुनुहुन्छ अनि प्रडक्सन हेर्ने हुनुहुन्छ अनि हाम्रो मेकअप आर्टिस्ट हुनुहुन्छ श्यामजी, हामी टोली नै छ र हामीलाई साथ दिनलाई चाहिँ योगेश घिमिरे नोटबुकको डाइरेक्टर पनि हामी सँगै हुनुहुन्छ अनि सोहित मानन्दरजी हुनुहुन्छ कलाकार। भएपछि जोस 9.2 का टिमहरू सँगसँगै अन्य चलचित्र कर्मी सँगै त्यहाँका पत्रकार पनि उपस्थित हुनुहुन्छ है? अब ओके, अब अब 9.2 ले 51 दिन मनाइरहँदा र अब यहाँ जसले सिनेमा हेर्नुभएको छ होइन र धेरै खुसी पनि हुनुहुन्छ लामो समयपछि एउटा चलचित्रले 51 दिन मनाउँदैछ तुलसीपुरमा है र अब तुलसीपुर सँगसँगै अरू कुन कुन स्टेसनमा 51 दिन मनाउने प्रयास गरिराखेको छ सिनेमाले? हाम्रो गोपीकृष्ण चलचित्र मन्दिर काठमाडौँमा, गुड चलचित्र मन्दिर काठमाडौँमा, र यो तिन ठाउँमा हो आज 51 दिन पुगेको। ए, आज गोपीकृष्णमा पनि 51 दिन मनाउँदैछ र गुडमा पनि 51 दिन मनाउँदैछ है? हजुर, अब के कस्तो प्रतिक्रिया पाउनु भएको छ? जब चैत 27 गतिबाट सिनेमा प्रदर्शनमा आएको थियो होइन, चैत 28 गतिबाट प्रदर्शनमा आएको थियो र आजको दिनसम्म लगभग 51 दिन भइसकेको छ, र के कस्तो प्रतिक्रिया पाउनु भएको छ दर्शकबाट, चलचित्रकर्मीबाट, पत्रकारबाट, यहाँले भन्नुहोस् त। एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु, त्यही भएर नि आज 51 दिनसम्म पनि दर्शकहरू हलमा आइरहनु भएको छ। एउटा चाहिँ चलचित्रलाई चाहिँ सकारात्मक रूपले हेरिदिनु भएको छ, अब त्यसको लागि म आभारी छु। नेपालका अब अहिले विभिन्न सहरहरूमा चलिरहेको छ, टाढीमा पनि चलिरहेको छ, त्यहाँ पनि दर्शकहरूले त्यति नै मन पराइदिनु भएको छ भन्ने मलाई सुन्नमा आएको छ। त्यो कारणले गर्दाखेरि नेपाली चलचित्र उद्योगलाई यो 51 दिन पुग्नु सँगसँगै नाइनो भनेर दुईले चाहिँ एउटा ऊर्जा दिएको छ, र नेपाली सिनेमा राम्रो हुन्छ हजुर। अब यहाँसम्म आउनको लागि र एउटा स्तरीय चलचित्र बनाउनको लागि, दर्शकको माया पाउनको लागि, सँगसँगै व्यावसायिक रूपमा सफलता हासिल गर्नको लागि एउटा सिनेमामा के के कुराको आवश्यक पर्छ विकासजी? हजुर, अब के छ भनेदेखि सकारात्मक सोच लिएर सकारात्मक काम गर्यो भनेदेखि नै त्यसले सकारात्मक परिणाम ल्याउँछ जस्तो मलाई लाग्छ होइन। अब नाइनो भन्नुले गर्दा हो, नाइनो भन्नुले टूले 51 दिन मनाउनुको कारण के मान्नुहुन्छ? यसको सबल पक्षहरू के के देख्नुहुन्छ? धेरै सबल पक्षहरू छन्। पहिलो त अब यसको कथावस्तु हो, त्यसपछि गीत सङ्गीत हो, अनि प्राविधिकहरूको काम हो जुन आफ्नो जुन क्षेत्रमा सबैले सबल तरिकाले गर्नु भएको छ, र त्यो सँगसँगै कलाकारहरूको सक्षम अभिनय समग्र रूपले, र अनि त्यो सँगसँगै तपाईँ मिडिया कर्मीहरूको पनि त्यति नै अब भूमिका छ। त्यो कारणले गर्दाखेरि चाहिँ चलचित्र आज यो स्थानसम्म आयो जस्तो मलाई लाग्छ। को कोलाई सम्झिन चाहनुहुन्छ नाइन भुनुलाई टूले 51 दिन बनाइरहँदा तपाईँले चाहिँ को कोलाई सम्झिन चाहनुहुन्छ भन्नुहोस् त? अब म सम्पूर्ण मेरा दर्शकहरूलाई नै अब धन्यवाद दिन चाहन्छु, उहाँहरूलाई नै सम्झिन चाहन्छु। उहाँहरूकै कारणले गर्दाखेरि आज नाइन भुनुलाई 51 दिनसम्म पुग्न सफल भयो, र योभन्दा पनि अगाडि जान्छ भन्ने कुरामा म पुरा विश्वस्त छु। हजुर, भनेपछि अझ पनि 51 दिन पछिका दिनहरूमा पनि यो सिनेमा अझ चल्छ भन्ने कुरामा आशावादी हुनुहुन्छ है? अब धेरै नै आशावादी छु, 51 दिन होइन 75 दिनसम्म नै चलचित्र जान्छ, र जुन उत्साह साथ दर्शकहरूले हेरिदिनु भएको छ, आइरहनु भएको छ, र एउटा राम्रो नेपाली चलचित्र बन्यो भन्ने चाहिँ उहाँहरूको चाहिँ अब चलचित्रमा आउनु नै, चलचित्र भविष्यमा आउनुले नै र यतिखेर तपाईँको चलचित्र टाढीको नारायणी चलचित्र मन्दिरमा पनि सफलताको साथ प्रदर्शन भइराखेको छ, अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने श्रोता? ओके, हुन्छ, शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। ओके, यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नाइन फोनुला टुका निर्देशक विकास वाचार्य र सङ्गीत बसन्त सापकोटाको रहेको छ, र तुलसीपुरको विष्णु हलमा सँगसँगै गोपीकृष्ण हल गौड चलचित्र मन्दिर काठमाडौँमा पनि गौरवमय 51 दिन मनाउँदैछ। हामी गीत सुन्छौँ चलचित्र नाइन फोनुला टूबाट, र गीतपछि ब्रेकमा जान्छौँ, र ब्रेकपछि पुनः आउनेछौँ। यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज।

ओके को आवाज यहाँले सुनिरहनु भएको छ अनि अर्जुन पोखरेलको सङ्गीत रहेको छ। नेपाली कथन चलचित्र मिस नेपालको गीत हो यो र ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक स्वागत छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति प्रोग्राम एक्सन कटमा यहाँ हुनुहुन्छ। नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेको छ हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै राखेका छौँ र हिजोबाट प्रदर्शनमा आएको चलचित्र मिस नेपालको चर्चा प्रदर्शनमा आउनुभन्दा अगाडि नै धेरै चलिराखेको थियो र हिजोबाट यो चलचित्र उपत्यका बाहिरका मेजर मेजर स्टेसनमा प्रदर्शनमा आएको छ र हिजोको रिपोर्ट राम्रो प्राप्त भएको जानकारी हामीलाई प्राप्त भएको छ। र अब कुराकानीको लागि हामीसँग टेलिफोन लाइनमा हुनुहुन्छ निर्मात्री कलाकार सुभिक्षा थापा। हामी छोटो कुराकानी गर्न लागेका छौँ। सुभिक्षाजी, हिजोबाट चलचित्र प्रदर्शनमा आएको छ मिस नेपाल, हिजोको व्यापार कस्तो छ भन्नुहोस् त? हजुर हजुर, अहिले भनौँ न जति पनि अब बाहिर हलहरूमा लागिरहेको छ सबै राम्रो। हिजोको पहिलो दिन चाहिँ एकदमै उत्साहजनक बिजनेस गरेको छ मिस नेपालले र भनौँ न मलाई पनि अलिकति भनौँ न अलिकति हौसला एउटा भनौँ न एउटा आँट मिलेको छ अहिले चाहिँ। हिजो कतिवटा स्टेसनमा लाग्यो उपत्यका बाहिर? हजुर, उपत्यका बाहिर 40 हलमा हाम्रो हिजो पहिलो पटक प्रदर्शन भयो चलचित्र मिस नेपाल। हजुर, र सबै हलहरूबाट जस्तो मैले हलको भनौँ न सञ्चालकज्यूहरूसँग मैले फोन गरेर सोधेँ, उहाँहरूले पनि एकदमै खुसी जनाउनु भयो, मलाई एकदमै खुसी लाग्यो जो तपाईँको फिल्म राम्रो चल्यो भन्नुभयो र दर्शकहरूबाट पनि भनौँ न फिल्म हेरिसके धेरै मलाई चिन्ने दर्शकहरूले नै मलाई कल पनि गर्नुभयो खुसी लाग्यो भनेर। र त्यहाँ विद्याको साथीहरूले पनि हेलो ओके कुराकानी गरिराखेका छौँ मिस नेपालकी निर्मात्री कलाकार सुभिक्षा थापा र मिस नेपाल चलचित्र प्रदर्शन भइराखेको छ हिजोबाट उपत्यका बाहिरका मेजर मेजर स्टेसनमा प्रदर्शन भइराखेको छ। नानगढको गणेश चलचित्र मन्दिरमा पनि प्रदर्शन भइराखेको छ। हामीले हिजो के कस्तो भयो सिनेमाको बारेमा कुराकानी गरिराखेका छौँ र कुराकानी गर्दैथ्यौँ तर फोन कट भइसकेको छ। र मिस नेपाललाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन्। सबिन श्रेष्ठ, क्षितिज साके, कल्याण घिमिरे, सुभिक्षा थापा लगायत कलाकारको प्रमुख भूमिका रहेको छ मिस नेपाल र मिस नेपालले हिजो राम्रो व्यापार गरेको छ। यो जानकारीपछि अबलाई थोरै जानकारी जोड्छु। मेरो भ्यालेन्टाइन डे, मेरो भ्यालेन्टाइन डे पनि अब प्रदर्शनमा आउँदैछ। तुर सुब्बाले निर्देशन गरेको चलचित्र हो, सुशील श्रेष्ठले निर्माण गरेको चलचित्र हो, बाबु बोकटी, सुस्मिता ढकाल, केकी सुस्मिता ढकाल, निशा अधिकारी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ मेरो भ्यालेन्टाइन डेमा। अब यो सिनेमा पनि चाँडै प्रदर्शनमा आउँदैछ। हामीले अगाडि नै कुराकानी गर्ने प्रयास गरिराखेका थियौँ सगुन साईसँग र उहाँको फोन भने लाउन सकिराखेको छैन र यो कुराकानी सँगसँगै अब भने हामी प्रोग्रामको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ। अब भने हामी छुट्टिनु पर्ने हुन्छ। जाँदा जाँदै नेपाली कथन चलचित्र मुखौटाको कुराकानी सँगसँगै गीत पनि छोड्न चाहन्छु। अर्पण थापाले निर्देशन गरेको चलचित्र हो मुखौटा र कलाकारको परिचय गराउने हो भने सौगात मल्ल, अर्पण थापा, राजेश माल, सुनिल थापा, दह्याम राई लगायत कलाकारको प्रमुख भूमिका रहेको छ। यो चलचित्र 30 प्रदर्शनमा आउँदैछ र नयाँ प्रयोग र नयाँ कथावस्तु भनिएको छ चलचित्र मुखौटालाई। र अर्पण थापा जो राम्रा कलाकार पनि हुन् र उनले पहिलोपटक निर्देशन गरेको चलचित्र मुखौटाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ। हामी मुखौटाको गीत छोड्दै प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ। यति जेलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै प्रोग्राम एक्सन कोडबाट म सागर छुटिन्छु। हवस् त, नमस्कार।